सीमाना वारी सीमाना पारी प्रीति छ एउटै दुखमा रुने सुखमा हाँस्ने छ गीत एउटै गीत एउटै सीमाना वारी हो समय पहर नागै उक्ली आगना पहिल्यै नाता मायाको चिनो ल्याएको साटना डाँडा है वारी गीताए उठै सगीताए उठै सीमानावारी हो बहिनी बाटोमा आज पुरी सीमाना मनको पुल तरेर आए मेट्नलाई तिर्सना खोला है वारी हाँस्ने सगीत एउटै सगीत एउटै सीमाना वारी सीमाना पारी प्रीति छ एउटै मरुने सुखमा हाँस्ने छ गीत एउटै।